अलग भई बचौला अर्को जुनी सँगसँगै हँसौला आँखाबाट खसेको आँसु रोकिन फिल्मको हिरोले त हिरोनीलाई जसरी नि भइहाल्छ तर मैले तिमीलाई पाउन सकिन अलग भई बचौला आँखाबाट खसेको आँसु रोकिन फिल्मको हिरोले त हिरोनीलाई जसरी नि भइहाल्छ तर मैले तिमीलाई पाउन सकिन फिल्मको हिरोले त हिरोनीलाई जसरी नि भइहाल्छ तर मैले तिमीलाई